नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म छु दिवस। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझ कार्यक्रम अर्पण समर्पण आउने गर्छ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। तैपनि कार्यक्रम अर्पण समर्पणमा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले 2 वटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ। 0556 63 332 र 0556 63 333। हामीले बजाउने गीत मार्फत तपाईँ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झन सक्नुहुनेछ, त्यसको लागि हामीले 2 वटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छौँ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म पदमपुरबाट कल्पना। पदमपुरबाट कल्पना, हजुर। कल्पना जी सुनाउनुस् न, नौलो खबर के छ? अ सबै ठिकै छ, पानी परेछ, आज नै परे हैन, हिजो परे थियो, आज शीतल छ। शीतलको महसुस गरिरहनु भएको छ? हजुर। अनि हाम्रो कल्पना जीले खाजा खानु भयो? अ खाजा भइसक्यो। अनि हजुरहरुको? हाम्रो चाहिँ भएको छैन, कार्यक्रम सकिने लगतै हामी पनि खाजा खाने तत्क्रममा जुटिराछौ भन्नु पर्यो। अनि आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद। अनि टेक्निक दादाको लागि, मेरो घर परिवार, मेरो साथीहरू प्रनिसा, निशा, कमला, सरु, घमण्ड, अनि जसले मलाई कल्पना भनेर चिन्नुहुन्छ उहाँहरूको सबैको लागि। हुन्छ कल्पनाजी, फेरि पनि आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट कल्पना आउनुभएको थियो, आफ्नो साथीभाइ इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, हेलो। कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि कुरा गर्न पाएको छैन हामीले, र केही छैन, तपाईँ पनि आफ्ना साथीभाइ इष्टमित्र छरछिमेकलाई सम्झिन सक्नुहुनेछ, त्यसको लागि हामीले 2 वटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ। 0556 63 332 र 0556 63 333। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट राम तामाङ। हिजो पनि आउनु भएको थियो? हजुर। अनि आज तपाईँको नयाँ नौलो खबर के छ सुनाउनुहोस्। ठिकै छ दादा, ठिकै छ मात्रै। अनि कुराकतिरको आज कतिको शीतल महसुस गर्नु भएको छ कुराकतिर चाहिँ? हजुर, कुराकतिर चाहिँ आज कतिको शीतल छ भनेको मैले? शीतल ठिकै छ दादा, पानी पर्दछ भएर जस्तै छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? पहिला हजुरलाई धन्यवाद, अनि घर परिवारलाई, अनि सीता लामा, अनि रमेश लामा जी, अनि सीता सिना जी सम्पूर्णलाई दादा। हुन्छ रामजी, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार दादा। यति बेला हुनुहुन्थ्यो कुराकेकबाट राम तामाङ आउनु भएको थियो, फेरि पनि कोही मित्र आउनु भएको छ भने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट रविना भुजेल। हजुर रविनाजी, सुनाउनुहोस् त तनहुँतिरको नयाँ नौलो खबर के छ? अब हिजो पानी पर्यो, शीतल शीतल मौसम छ भन्नुभयो, ठिकै छ दाइ। अनि के गर्नुहुन्छ रविनाजी तपाईँ? घरतिरै बसी बसा होला है। बसी बसाई मात्रै? हजुर। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? साथी नै हो नि। साथी नै हो? हजुर। मनको साथी? एकदमै। हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? आज सम्झन समर्पण भन्नु पर्दाखेरि विशेष गरी हजुरलाई धन्यवाद, अनि प्राविधिक मित्रलाई, अनि मेरो साथीहरू सबिना नविना, अनि पर्सामा सुनेर बस्नुभयो होला विज्ञान श्रेष्ठलाई, अनि मेरो साथीहरू गमण्ड राणालाई, अनि पछि रमेश प्रजालाई, अनि पूर्ण प्रजालाई, अनि मलाई सन्जय सागर स्वरूप सबैजनालाई बिर्सेको छैन भन्न चाहन्छु, अनि तनबाट आउने मुनाहरू, अनि सविता सबैजनालाई सम्झन चाहन्छु, सम्झन समर्पण सुनाउन चाहन्छु, अनि मलाई बिना के अरे म रविनाले चिन्दिनँ, सबैजनालाई बिनालाई पनि, एलिसालाई, दिपकलाई, सबै सबैलाई सुनाउन चाहन्छु, बमङहरू सबैजनालाई सुनेर बस्नुभयो होला सुनाउन चाहन्छु। हुन्छ रविनाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छौँ, नमस्कार। तपाईँले कार्यक्रम अर्पण समर्पण सुनेर बसिरहनु भएको छ, कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा मिलेको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कार्यक्रममा कोही मित्र आउनुभएको थियो तर पनि कुरा गर्न पाएको छैन। अब पनि एउटा रमाइलो, आज हामी नेपाली फिल्मको गीत बजाउने गर्छौँ, नेपाली फिल्मका नयाँ गीतहरू बजाउने गर्छौँ। अब पनि एउटा फिल्मको गीत राख्नुपर्ने बेला भएको छ, आदि बाटोबाट मायाको डोली चढाई तिमीलाई लैजाउँला नि भन्ने। अब यो सुमधुर गीत तपाईँको मासमा आदि बाटोबाट हामीले सुमधुर आवाजमा सजिएको गीत सुनिसक्यौँ। अब पनि हामीसँग अझ पनि नेपाली फिल्मको गीतहरू बाँकी नै छ, तपाईँ आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ अर्पण समर्पणमा आएर। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट शुक्ला लामा। सुकलालजी सुनाउनुहोस् क्राकतिरको नयाँ नौलो खबर के छ? हजुर अनि सुकलालजीले खाजा खानुभयो? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ सुकलालजी, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? हजुर धन्यवाद। हजुर हजुर हुन्छ सुकलालजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला हुनुहुन्थ्यो कुराकबाट शुक्ला लामा आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ घर परिवार र छरछिमेकलाई सम्झना स्वरूप राख्न सक्नुहुनेछ। त्यसको लागि हामीले टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 332, 0556 363 333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर राज इसारा गरिरहेको छौँ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास लामा। कतिको बिन्दास हुनुहुन्छ? हजुर कतिको बिन्दास हुनुहुन्छ भनेको मैले? दुईसम्म त पुगेको छैन नि बिन्दासबाट। हजुर दुईसम्म पुगेको छैन। अनि बिन्दासजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? यस्तो नयाँ नौलो त केही पनि छैन दादा, अलिक शीतल छ आज। हजुर अनि अर्पण समर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? म सुन्छु दादा धेरै। सुन्नुहुन्छ? हजुर। र हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई धन्यवाद। अनि मेरो रमेश भान्जालाई, अनि मेरो बहिनीलाई। हजुर हजुर। अनि अशोक, प्रजल, कुमार, अनि प्रेम, फुलमाया, सरिता, रामाया, र मलाई बिन्दास लामा भनेर चिन्ने नचिन्ने सम्पूर्ण लाग्यो दादा। हुन्छ बिन्दासजी, अहिले भने छुट्टिन्छु, माया नमार्नु होला, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट बिन्दास लामा आउनु भएको थियो। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट प्रशंसा लामा। प्रजन्ना जी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? शीतल महसुस गरिरहनु भएको छ? कतिको रमाइलो लाग्छ नि शीतल महसुस गर्दा चाहिँ? पानी पर्दा राम्रो कि घाम लाग्दा नि तपाईँलाई चाहिँ? हुन्छ कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? धन्यवाद। हुन्छ प्रजन्नाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छौँ। नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराकबाट प्रजन्ना लामा आउनु भएको थियो, कार्यक्रममा आफ्नो साथीभाइहरूलाई सम्झेर गइसक्नु भएको छ र कार्यक्रममा एउटा सुमधुर आवाजमा सजिएको गीत सुन्ने बेला भएको छ भनेर राजले इसारा गरेको छ, तर पनि एउटा फोन लिनुपर्छ भनेर पनि गर्नुभएको छ र कार्यक्रममा फेरि एउटा फोन लिन्छौँ, त्यसपछि गीत सुन्छौँ हामी। कार्यक्रममा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि शान्ति लामा। हिजो पनि आउनु भएको थियो। शान्तिजी सुनाउनुहोस् तपाईँको नौलो नयाँ नौलो खबर के छ? बसी बसौँ मात्रै। अनि तपाईँले खाजा खानुभयो? एकछिन पछि हुन्छ होला। हुन्छ कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो घर परिवारलाई, अनि मेरो साथी सरिता, अनि दाइ प्रजल अशोक, अनि भाइ प्रवीण, रमेश, खुशीराम, बहिनी शर्मिला, दिदी कुमारी, अनि कविता, अनि मेरो बुवा आमालाई, अनि मेरो बहिनी सुशीला, भाइ दिपेन्द्र, मलाई चिने नचिने सम्पूर्णलाई। हुन्छ शान्तिजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले छुट्टिन्छु। नमस्कार। नमस्ते दादा। यति बेला हुनुहुन्थ्यो कुराकबाट शान्ति लामा आउनु भएको थियो। अब पनि एउटा सुमधुर आवाजमा सजिएको गीत सुन्ने बेला भएको छ, नेपाली फिल्म हिम्मतवालाको काली तिम्रो मान्छे तपाईँको मासमा। काली तिम्रो नजरैले गोली मार्यो अडै च्या अडै च्या, काली तिम्रो नजरैले गोली मार्यो अडै च्या अडै च्या, भातु भातु छाती पोली पोली मार्यो अडै च्या अडै च्या, झले झले झले हिम्मत सम्हाल न लौ, ढले ढले ढले हिम्मत अङ्गाल न हौ, झले झले झले हिम्मत सम्हाल न लौ, ढले ढले ढले हिम्मत कई घर को मंछे मार, कई घर को मंछे सब कुरा कहाँ मिला, के ही तिमी सहनु बाकी मई सहूला, के ही तिमी

छोटो व्यवसायिक विश्रामपछि कार्यक्रम अर्पण समर्पणमा पुनः स्वागत गर्न चाहन्छु। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर हामीलाई साथ दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु। कार्यक्रम अर्पण समर्पणमा तपाईँ पनि आउन सक्नुहुनेछ। आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556563332 र 0556563333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भन्ने इशारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म मेघनाथ नेउपाने। मेघनाथ नेउपाने हजुर, कहाँबाट भन्नुभयो? रनपानोबाट हजुर। मेघनाथजी तपाईँ के गर्नुहुन्छ? घराइसी काम, किसानी। अनि अस्तिदेखि चाहिँ अलिअलि भए पनि थोरै थोरै भए पनि पानी परिरहेको छ, अनि कतिको रमाइलो लागेको छ नि तपाईँलाई? ज्यादै खुसी छु किन भन्दाखेरि अब हिजो पनि पानी पर्यो होइन, आज त्यो पनि आज शीतल छ, खेतीपाती पनि अब भनौँ न अब पहिला त भयो भयो पैसा चाहिँ अब अस्तिको पानीले अलिकति हरियो पनि होला होइन, तर पानी आउला। हुन्छ मिन्नाथजी, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? विशेष हजुरलाई धन्यवाद, रेडियो अर्पण परिवारलाई, मेरो घर परिवार, मेरो साथीहरू र मलाई मेघनाथ नपाउने भनेर चिनिन किन सम्पूर्णको लागि। हुन्छ मिन्नाथजी, आउँदै गर्नुहोला, माया नमान्नुहोला, अहिले छुटिन्छौँ। नमस्कार। यति बेला हुनुहुन्थ्यो रनपा नौबाट मेघनाथ नेउपाने आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना स्वरूप राख्न सक्नुहुन्छ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556563332 र 0556563333। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ भनेर राजले इसारा गरिरहेको छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, हेलो, कार्यक्रममा कोही मित्र आउनुभएको थियो तर पनि कुरा गर्न पाएको छैन। तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्नो साथीभाइलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556563332 र 0556563333 नम्बर खुला गरिसकेको छु। तर के गर्ने, कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर राजले चाहिँ इसारा गरिरहेको छ, अब बिदा माग्नुपर्छ दिवस भनिरहेको छ। यही छैन, भोलि पनि हाम्रो अर्को बसाइ लिएर उपस्थित हुने नै छौँ। यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू पदमपुरबाट कल्पना, तनहुँबाट रविना भुजेल, कोराक एकबाट राम तामाङ, कोराकबाटै शुक्ला लामा, पदमपुरबाट बिन्दास लामा, कोराकबाटै प्रजना लामा र कोराकबाट शान्ति लामा, र रनपा नौबाट अन्तिममा फोन गर्ने साथी मेघनाथ नेपाललाई पनि विशेष आभार प्रकट गर्दै मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र रासलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँको आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। म पनि त भए विवाद हो रित्तो मेरो जीवनमा जवाब भयो तिम्रो प्रवेश तिमी भित्रै हराउन म पनि त भए विवाद आज भोलि जब सुन्छु तिम्रो बोली यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली हर दिन हो कि प्रेम दिवस हर दिन हो कि प्रेम दिवस मनोरञ्जन का लागि सुनो हजुर तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवाहरु प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिशियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे